बेलुकी 6 बजेको सानीभेरी खबरमा स्वागत छ। म सिजन बाठा मगर। यो खबर रेडियो सानीभेरी एफएम 100.8 र 89.2 मेगाहर्जका साथै रेडियो सानीभेरी .com मार्फतै संसारभर प्रसारण भइरहेको छ। सुरुमा अहिलेसम्मका मुख्य खबर शीर्षकहरू। सरकार, विपक्षी दल, नेपाली काङ्ग्रेस र मधेस केन्द्रित दलहरूलाई भोलि वार्तामा बस्न प्रधानमन्त्री ओलीको आह्वान। जस्तोसुकै हालतमा पनि स्वतन्त्रताको लागि सरकार कसैसँग पनि नझुक्ने, गृहमन्त्री बस्नेतको भनाई। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको एक दिने नेपाल बन्द खुलेसँगै रुकुम सदरमुकाम खलङ्गामा चहल पहल बढ्यो। रुकुम जिल्लामा पहिलो पटक निजी विद्यालय स्थापना गर्ने सौरजारी नगरपालिका दुईका तेज बहादुर भण्डारीको निधन। रुकुम मुस्टिकोटमा 11 दिने उद्घोषण बोल्ने कला र पत्रकारिता तालिमको समापन। रुकुमको सौरोजारी नगरपालिकामा मेरी माइक्रो फाइनान्स डेभलपमेन्ट बैङ्क लिमिटेडको सहकार्यालय उद्घाटन। र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले वेस्ट इन्डिजका अफ स्पिनर सुनिललाई प्रतिबन्ध लगायो। एकछिन भात खानुभन्दा अगाडि साबुनले हात धुनु भयो किन दुनिया? हात खाने हो र खाने त भात हो। भातको चामल पहिले धोइसक्यो। भात खाइरहेको बेला हात मुखमा जाँदैन, मुख मुखै लाग्छ। बाबाले दिसा खानुभयो। एक झापट हान्छु हातको छाप बस्ने गरी, कहाँ दिसा खाएको? यो त भात हो भात, दिसा त सुँगुरले खान्छ। तपाईँले दिसा गरेर हात धुनु भयो, दिसा धोएको हात नधोएर खाना खाँदा त्यो खाना के जस्तो भयो? अनि घरमा शौचालय बनाउनुहोस् भनेको कति भइसक्यो? खुला ठाउँमा गरेको दिसा पिसाबमा टेकेर आएको झिङ्गाले तपाईँको खानामा टेकेमा त्यो खाना दिसा जस्तो भएन? कसले सिकायो यस्तो कुरा छोरीलाई? सरले सिकाउनु भएको नि। स्कुलमा मेरो कत्रो बेइज्जत भइसक्यो। साथीहरू सबैको घरमा शौचालय छ, मेरो घरमा मात्रै छैन। हो त बुढा, अस्ति टोल सरसफाई समिति बनाउन आएको नानीले भन्दै थिइन् कि हामीले खुल्ला ठाउँमा दिसा पिसाब गर्यौँ भने त्यसको दूषित किटाणुहरू हावा, पानी र झिङ्गाको माध्यमबाट हाम्रो घरमा आउँछ र हामीले थाहै नपाई त्यो खानेकुरामा पर्छ। हामीले त्यो खानेकुरा खान्छौँ अनि हामीलाई झाडा पखाला, आउँ, टाइफाइड, जन्डिस जस्ता विभिन्न थरी रोग लाग्छन् अनि हामी मर्न पनि सक्छौँ। त्यसैले हामीले दिसा पिसाब गरिसकेपछि, बच्चाको दिसा धोइसकेपछि, फोहोर छोएपछि, खेतबारीमा काम गरिसकेपछि, खाना खानु अघि र खाना खाइसकेपछि पनि साबुन वा खरानी पानीले राम्ररी हात धुनुपर्छ। हाम्रो बाबाले बुझ्ने त खोइ कहिले हो कहिले। ए, खाना खाँदा खाँदै कहाँ हिँडेको? देखिनुहोस्, हात धुन जान लागेको। अब म सधैँ हात धोएर मात्रै खाना खान्छु। तिमी आमा छोरीले गर्दा मेरो आँखा खुल्यो। बारीको काम छोडेर भए पनि आजै शौचालय बनाउने काम सुरु गर्छु। सार्वजनिक हितका लागि जिल्ला विकास समिति रुकुमको सन्देश। अब पूरा खबर। सरकार, मुख्य विपक्षी दल नेपाली काङ्ग्रेस र मधेस केन्द्रित दलहरूबीच भोलि वार्ता हुने भएको छ। केही दिनदेखि वार्ता हुन नसकिरहेको बेला सरकारले भोलि बिहान 11 बजे वार्ताको लागि मधेस केन्द्रित दलहरूलाई बोलाएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। मधेसी मोर्चाका शीर्ष नेता काठमाडौँ बाहिर रहेकाले थप छलफल गरी वार्तामा बस्ने उहाँले बताउनुभयो। त्यसको लागि मोर्चाले आन्तरिक छलफल गर्ने उहाँको भनाइ छ। वार्ताबारे विपक्षी दल काङ्ग्रेसले भने केही बताएको छैन। यसअघि सरकारले बोलाएको वार्तामा समयमै खबर नभएको भन्दै काङ्ग्रेस सहभागी भएको थिएन। गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनताको लागि सरकार अडिग रहेको बताउनु भएको छ। सुनसरीको पकलीमा पूर्वी क्षेत्रका सुरक्षा प्रमुखसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै मन्त्री बस्नेतले जस्तोसुकै हालतमा पनि स्वाधीनताको लागि सरकार कसैसँग नझुक्ने बताउनुभयो। उहाँले तराईमा देखिएका समस्या समाधानको लागि सरकारले कूटनीतिक प्रयास पनि थालिरहेको बताउनुभयो। सीमा क्षेत्रमा देखिएका कतिपय कुरा कूटनीतिक तरिकाले समाधान हुने र कतिपय कुरा नेपाल सरकार आफैले मिलाएर तराई मधेसको समस्या समाधान गर्ने गृहमन्त्री बस्नेतको भनाइ छ। उहाँले तराईमा शान्ति सुरक्षा कायम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै पूर्वी क्षेत्रका सुरक्षा प्रमुखलाई पनि यही निर्देशन दिएको जानकारी दिनुभयो। उहाँले सरकारको पहिलो ध्यान राजमार्गलाई नियमित रूपमा सुचारू गर्नेतर्फ गएको र कुनै पनि हालतमा सडक खुल्ला हुने बताउनुभयो। राति मात्र नभएर दिनको समयमा पनि खुल्ला गर्न सरकारले सुरक्षा प्रबन्ध मिलाउनतर्फ केन्द्रित रहेको बस्नेतले बताउनुभयो। उहाँले अहिले नै राजमार्गको सुरक्षा प्रबन्ध मिलाउनको लागि सेना परिचालन गर्नुपर्ने दिन आइसकेको समेत जानकारी दिनुभयो। निर्वाचन आयोगका रिक्त पदाधिकारी नियुक्तिको लागि सिफारिस गर्न आज बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष सकिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला अस्वस्थताको कारण बैठकमा अनुपस्थित भएपछि कुनै निर्णय हुन नसकेको हो। आजको बैठकमा परिषदले रिक्त रहेका प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त पदको लागि परेका आवेदनमा छलफल मात्र भएको र कुनै निर्णय नभएको परिषदका सदस्य एवं प्रधान न्यायाधीश कल्याण श्रेष्ठले बताउनुभयो। परिषदले गत कार्तिक 30 गते ती पदको लागि बिस गते पदको लागि योग्यता पुगेका तथा आवेदन दिन चाहेका व्यक्तिहरूको अभिलेख अद्यावधि गर्ने निर्णय गरेको थियो। साथै परिषदको त्यसको लागि 7 दिनको म्याद दिएर सूचना प्रकाशन गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा रिक्त पदको लागि आवेदन परेको नामको बारेमा छलफल भएको र अर्को बैठकबाट निर्णय हुने परिषदका सदस्य एवं सभामुख उन्सरी घरतीले जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ प्रति तथा आयुक्त द्वय रामभक्त बीपी ठाकुर र दोलख बहादुर गुरुङ उमेरको कारण सेवानिवृत्त भएपछि आयोगका ती पद रिक्त भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकको हितमा काम गर्न नसके पद छाट्न सरकारी कर्मचारीलाई निर्देशन दिएको छ। बजारमा संगठनात्मक कालाबजारी बढ्दै गएको र यसमा सरकारका उच्च पदस्थ कर्मचारीहरूको संलग्नता रहेको बारेमा छानबिन भइरहेको अख्तियारले बताएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा भएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता कृष्ण हरि पुष्करले कोही नागरिक 1 लिटर मट्टी तेल नपाएर 15 दिनसम्म लाइनमा बसेको तर सरकारी कर्मचारी भने प्रगति विवरण सार्वजनिक गर्दै हिँडेको भन्दै असन्तुष्टि जनाउनुभयो। कालो बजारी नियन्त्रण गर्न नेपाल प्रहरीले केही गतिलाई काम गरेको भए पनि नागरिकको अपेक्षा अनुसार कालो बजारी नियन्त्रण गर्न नसकेको पनि अख्तियारले बताएको छ। उप प्रधानमन्त्री कमल थापाले राजनीतिक स्थिरता कायम गर्दै अबको 1 वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। जीविस काठमाडौँले आज आयोजना गरेको आर्थिक वर्ष 2073-74 पूर्व योजना तर्जमा गोष्ठीको उद्घाटन गर्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्री थापाले लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा अनियमितता बढ्दै गएकाले जतिसक्दो चाँडो निर्वाचन गर्नुपर्ने बताउनुभयो। काठमाडौँ जिल्लालाई सिङ्गो महानगरको रूपमा लिएर विकास गर्ने गरी जीविसले ध्यान दिनुपर्नेमा उहाँको जोड छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्द अहिले नेपाल बन्द 5 बजे सकिएको छ। बन्द खुलेसँगै सदरमुकाम खलङ्गा सहित जिल्लाका मुख्य बजारहरूमा चहल पहल बढ्न थालेको छ। भारतीय नाकाबन्दीका विरुद्ध आज एकै दिन नेपाल बन्द गरिएको हो। भारतीय हस्तक्षेप र नाकाबन्दीले नागरिकको जनजीवन कष्टकर हुँदासम्म पनि लाचार बनेको सरकारका विरुद्ध नेपाल बन्द गरिएको नेकपा माओवादी रुकुमले जनाएको छ। बन्द खुलेसँगै खलङ्गा बजार तथा जिल्लाबाट बाहिरिने र भित्रने सवारी साधनहरू पनि चल्न थालेका छन्। बन्द सफल पार्न सहयोग गर्ने सबैमा नेकपा माओवादी रुकुमले धन्यवाद ज्ञापन गरेको छ। रुकुम जिल्लामा पहिलो पटक निजी विद्यालय स्थापना गर्ने व्यक्ति चौरजहारी नगरपालिका 2 का तेज बहादुर भण्डारीको आज निधन भएको छ। उच्च रक्तचापको रोगबाट पीडित 38 वर्षीय भण्डारीको उपचारको क्रममा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा निधन भएको हो। चौरजहारी नगरपालिका 2 का भण्डारीले रुकुम लगायत सल्यान जाजरकोट जुम्ला र डोल्पा जिल्लामा पहिलो पटक निजी विद्यालय सञ्चालनमा ल्याउनु भएको थियो। 2045 साल फाल्गुन 10 गते रुकुममा निजी विद्यालय दर्ता गरी सञ्चालनमा ल्याएर उहाँले शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको स्थानीय बुद्धिजीवीहरूले बताएका छन्। बिरामी परेर काठमाडौँमा उपचार गराइरहेका विजयेश्वरी बोर्डिङ स्कुल खलङ्गा रुकुमका संस्थापक हर्क भण्डारीलाई भेट्नको लागि उहाँ दुई दिन अघि चौरझारीबाट नेपालगञ्ज पुग्नु भएको थियो। नेपालगञ्ज पुष्पलाल चोकमा रहेको एक होटेलमा बास बसेका भण्डारी बेहोस भएर लडेको अवस्थामा होटेल मालिकले फेला पारेपछि उपचारको लागि अस्पताल लगिएको थियो। अस्पतालमा भर्ना गरेर उपचार गराएको 4 घण्टापछि उहाँको निधन भएको बाँके प्रहरीले जानकारी दिएको छ। भण्डारी जिल्लाको चौरझारी नगरपालिका 2 रहेको भ्याली पब्लिक हाई स्कुलका संस्थापक रहेको बताइएको छ। भण्डारीको सब भेरिया अञ्चल अस्पताल नेपालगञ्जमा पोस्टमार्टमपछि आज राति चौरझारी पुर्याइने पारिवारिक स्रोतले जनाएको छ। मृतक भण्डारीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। रुकुम मसिकोटमा 10 दिने उद्घोषण बोल्ने कला र पत्रकारिता तालिम सम्पन्न भएको छ। व्यक्तित्व विकास र सञ्चार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने भन्दै साझा सञ्चार नेपाल प्रणाली काठमाडौँले तालिम सञ्चालन गरेको हो। 10 दिनसम्म सञ्चालन गरेको तालिममा बोल्ने कला उद्घोषक र उद्घोषण रेडियो र रेडियो उद्घोषण पत्रकारिता र पत्रकार माइक्रोफोन शब्दावली कार्यक्रम उत्पादन अन्तर्वार्ता समाचार लेखन विज्ञापन सूचना पत्रकार आचार संहिता लगायतको विषयमा सिकाएको आयोजकले बताएको छ। तालिमको आज एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको छ। सञ्चार सञ्जाल रुकुमका अध्यक्ष नारायण केसीको अध्यक्षतामा समापन गरेको कार्यक्रममा साझा सञ्चार नेपाल काठमाडौँका अध्यक्ष मदन खड्काको प्रमुख आतिथ्यता रहेको थियो। तालिम अवधिभर राम्रो प्रस्तुति गरेका 10 छनौट गरिएको छ। तालिममा उत्कृष्ट हुने 10 जिल्लाका विभिन्न सञ्चार माध्यममा रोजगारीको ग्यारेन्टी गरिएको तालिमका प्रशिक्षक खड्काले बताउनुभयो। साथै नारायण केसीको अध्यक्षतामा 13 सदस्यीय सञ्चार सञ्जाल रुकुम गठन गरिएको छ। तालिममा रुकुम सल्यान रोल्पा र जाजरकोट जिल्लाका 55 सहभागिता रहेको थियो। रुकुमको चौरझारी नगरपालिकामा मिरमिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैङ्क लिमिटेडको शाखा कार्यालय उद्घाटन गरिएको छ। चौरझारी नगरपालिका 2 पुरानो बजारमा स्थापना गरिएको शाखा कार्यालयको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। बैङ्कको शाखा कार्यालय स्थापना भएपछि अब 13 क्षेत्रका चौरझारी नगरपालिका खोला गाउँ लगायत छिमेकी जिल्लाका उपभोक्तालाई समूह मार्फत बैङ्किङ सेवा प्रवाह गरिने बताइएको छ। बैङ्कले विभिन्न शीर्षकमा बचत कर्जा बिमा र रेमिटेन्स सेवा प्रदान गर्ने चौरझारी शाखा प्रमुख अमर ओलीले जानकारी दिनुभयो। समूहलाई सुरुमा बिना धितो रु 70,000 र त्यसपछि रु 1,00,000 प्रदान गर्ने बैङ्कले बताएको छ। 2067 सालमा स्थापना गरिएको माइक्रो फाइनान्स डेभलपमेन्ट बैङ्कले चौरझारीमा 15 शाखा विस्तार गरेको हो। बैङ्कले नेपाल सरकार नेपाल राष्ट्र बैङ्कको नीति नियम अनुसार सहर तथा ग्रामीण समुदायमा छरिएर रहेका गरिब विपन्न परिवारको समुदायको जीवन स्तरमा सुधार ल्याउने उद्देश्यले शाखा विस्तार गरिएको संस्थापक अध्यक्ष चक्रबहादुर बुहराले बताउनुभयो। नेपाल सरकारबाट घ वर्गको इजाजत प्राप्त माइक्रो फाइनान्सले लगत्तै सल्यानको श्रीनगर र रोल्पाको लिबाङमा शाखा कार्यालय विस्तार गर्ने बताएको छ। होटल व्यवसायी चन्द्रबहादुर गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका म्यानेजर तुलाराम गिरीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मिरमिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैङ्कका सञ्चालक समिति अध्यक्ष टेकबहादुर बोहरा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि व्यापारी व्यवसायी पत्रकार लगायत स्थानीयहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन चौरझारी शाखा प्रमुख अमर ओलीले गर्नुभएको सहकर्मी गोपाल रेग्मीले खबर पठाएका छन्। रुकुम मसिकोट खलङ्गामा भोलि रुकुममा महिलाहरूको अवस्था बढ्दो बाल विवाह र बहुविवाह सम्बन्धी साझा बहस कार्यक्रम सञ्चालन गरिने भएको छ। महिला हिंसा विरुद्धको 16 दिने अभियान अन्तर्गत महिला मानव अधिकार रक्षक सञ्जाल र क्रियाशील महिला पत्रकारको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन हुन लागेको हो। जिल्लाका महिलाहरूको अवस्थाको बारेमा जानकारी गराउन तथा पछिल्लो समयमा सामाजिक विकृतिको रूपमा फैलिएको बाल विवाह र बहुविवाहको बारेमा सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ। साथै महिला हिंसा विरुद्धको 16 दिने अभियान अन्तर्गत जिल्लाका अन्य ठाउँहरूमा पनि अन्तर्क्रिया तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ। कार्यक्रम भोलि दिउँसो 1 बजे खलङ्गाको कालिका स्थानमा हुनेछ। कार्यक्रममा वक्ताको रूपमा अन्तर्पाटी महिला सञ्जालका अध्यक्ष देवी ओली, प्रमुख जिल्ला अधिकारी अन्तर्बहादुर सिलवाल र महिला तथा बालबालिका कार्यालय प्रमुख सुनिता केसीलाई राखिएको छ। कार्यक्रममा उपस्थितिको लागि आयोजकले सम्पूर्णमा अपिल गरेको छ। नेपाली काङ्ग्रेस सल्यान अन्तर्गत धर्माकोट गाउँ कमिटीले जिल्ला सहसचिव रामचन्द्र केसीका बुबा टेकबहादुर खत्रीको श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ। स्वर्गीय टेकबहादुर खत्रीको तेह्रौँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको हो। नेपाली काङ्ग्रेस सल्यानका सभापति गणेश चन्दको अध्यक्षता रहेको कार्यक्रमका सहभागीहरूले स्वर्गीय खत्रीको फोटोमा माल्यार्पण गर्नुको साथै श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा पार्टी कार्यकर्ता, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय लगायतको सहभागिता रहेको पत्रकार रामप्रसाद शर्माले जानकारी दिएका छन्। अब एउटा खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले वेस्ट इन्डिजका अफ स्पिनर सुनिल नारिनलाई प्रतिबन्ध लगाएको छ। स्वतन्त्र निकायले गरेको छानबिनमा नारिनको बलिङ एक्सन नियम विपरीत भएको पाइएपछि आइसिसीले उनीमाथि प्रतिबन्ध लगाएको हो। उनले अन्तर्राष्ट्रिय साथै वेस्ट इन्डिजको घरेलु क्रिकेट समेत खेल्न पाउने छैनन्, तर बलिङ एक्सन सुधार गरेमा उनको प्रतिबन्ध फुकुवा गर्न सकिने आइसिसीले जनाएको छ। बलिङ एक्सन सुधार गरेपछि उनले त्यसको परीक्षणको लागि आइसिसीमा अपिल गर्नुपर्नेछ। श्रीलङ्का सङ्घको तेस्रो एक दिवसीय क्रिकेटमा उनको बलिङ एक्सनमाथि शङ्का लागेपछि त्यसलाई परीक्षण गरिएको थियो। 27 वर्षका नारिनले 55 एक दिवसीय क्रिकेटमा 77 विकेट लिएका छन्। उनले 6 टेस्टमा 21 र 34 2020 इन्टरनेसनलमा 44 विकेट लिएका थिए। यिनै खबरसँगै हामी सानीभेरी खबरको अन्त्यमा आएका छौँ। बिदा लिनु अघि मुख्य खबर शीर्षकहरू फेरि एकपटक। सरकार, विपक्षी दल नेपाली काङ्ग्रेस र मधेस केन्द्रित दलहरूलाई भोलि वार्तामा बस्न प्रधानमन्त्री ओलीको आह्वान। जस्तोसुकै हालतमा पनि स्वाधीनताको लागि सरकार कसैसँग पनि नझुक्ने गृहमन्त्री बस्नेतको भनाई। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको एक दिने नेपाल बन्द खुलेसँगै रुकुम सदरमुकाम खलङ्गामा चहल पहल बढ्यो। रुकुम जिल्लामा पहिलो पटक निजी विद्यालय स्थापना गर्ने सौरधरी नगरपालिका 2 का तेज बहादुर भण्डारीको निधन। रुकुम मसिकोटमा एक दिने उद्घोषण बोल्ने कला र पत्रकारिता तालिमको समापन। रुकुमको सौरधरी नगरपालिकामा मिरिमिरी माइक्रो फाइनान्स डेभलपमेन्ट बैङ्क लिमिटेडको सह कार्यालय उद्घाटन। र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले वेस्ट इन्डिजका अफ स्पिनर सुनिल नारिनलाई खेलमा प्रतिबन्ध लगायो। हौस् त, सानै फेरि खबर यही सकिन्छ। मुख्य खबरहरू आरएसबी स्पेस न्युज टाइप गरी 7799 एसएमएस गरेर मोबाइल सेटमा प्राप्त गर्न सक्नुहुनेछ। तपाईँले हाम्रो प्रसारण रेडियो सानोभेरी .com मार्फत पनि संसारभर सुन्न सक्नुहुनेछ। हरेक घण्टा ताजा र स्वतन्त्र समाचारको लागि रेडियो सानोभेरी सुन्दै गर्नुहोला। नमस्कार। रेडियो सानी भेरी, मेरो, तपाईको अनि हामी सबैको ढुकढुकी। सम्बन्धित क्षेत्रका विषय विज्ञ प्रशिक्षकहरूद्वारा सञ्चालित एस नेसनल इन्स्टिच्युट घोराही दाङमा